नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम लोक झन्कार हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्म हामी सँगै रहने बसाइ हो र यो बसाइ अन्तर्गत रहेर तपाईँका लागि विविध कुराहरू हामी गर्ने गर्दछौँ। साथमा हरेक दिन लोकसङ्गीतका फरक फरक पाटोमा रहेर हामीले चर्चा परिचर्चा गर्ने गर्दछौँ र आजको यो आइतबार यो बसाइमा हामी केही पुराना भाकाहरूको बारेमा चर्चा गर्ने गर्दछौँ। पुराना भाका जुन अहिले वर्तमान समयमा चलिरहेको लोकदोहोरीको बजार जति व्याप्त भएको छ, जति फैलिएको छ, यो फैलाउनका लागि एउटा मजबुत जग पुरानो भाका बनेको छ। त्यही पुराना भाकाका जगमा अहिलेका भाकाहरू निर्माण भइरहेका छन् र पनि यद्यपि अहिलेका भाकाहरूले त्यो वास्तविक लोक भाकाको धरातल छोड्यो भन्ने कुरा पनि छ र विकास सँगसँगै हुने विनाश हो भनेर कतिपय विश्लेषकहरू पनि यसमा आफ्नो तर्क दिने गर्नुहुन्छ। यति बेला पनि एउटा पुरानो भाका सुन्छौँ, बाबरी फुलको बोट आयो झम्काउँदै झमझम इष्टकुट। यो भाका सुन्छौँ यति बेला, यो भाकापछि फेरि पनि लोकसङ्गीतको विषयमा चर्चा गर्ने नै छौँ। बाबरी फुलको बोट आयो झम्काउँदै झमझम इष्टकोट, निकै रमाइलो भाका यहाँनिर सुन्यौँ। अलिकति पुरानो भाका हो, यद्यपि धेरैजसो जुन जति पनि पुराना भाकाहरू छन् यी भाकाहरूमा त्यति धेरै त्यो क्वालिटी जुन सुन्दाखेरि आउने क्वालिटी त्यो भने धेरै जसो नेपालका रेडियोहरूमा त्यो पर्याप्त रूपमा छैन र पनि अलिकति रोकी रोकी बस्न गयो यहाँनिर। यसको लागि क्षमा प्रार्थी छ, कुनै दिन यस भाकालाई राम्रै ओरिजिनल प्रति हामीले पाएछौँ भने तपाईँहरूको माझमा राख्नेछौँ। त्यसो त धेरै पुराना भाकाहरू छन् जुन भाकाहरूका ओरिजिनल प्रति हामीसँग छैन र त्यसले गर्दाखेरि सुन्दाखेरि श्रोताहरूको माझमा अलिकति रोकिँदै बज्ने लगायतका यस्ता विविध समस्याहरू हुन सक्दछन्। कार्यक्रम लोक झन्कार तपाईँ सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको।

पुराना भाकाहरू र अन्त्यमा एउटा भाका बाँकी छ अब आजको कार्यक्रमका लागि, कटर कटरमा तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा, यस्तै रमाइला कुराहरू यो भाका हुँदैछ। यस्तै भाकालाई पृष्ठभूमिमा छाड्दै यतिन्जेलसम्म रेडियो अर्पण सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथमा प्रविधि कक्षबाट यतिन्जेलसम्म साथ दिने आत्मीय मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम लोकझन्कारको युवसाईबाट बिदा चाहन्छु। नमस्कार। पठाई देऊ मातिरा तिम्रो पीरा, पठाई देऊ मातिरा देऊ छोरी गई हूँ ना मंजूरा त्यो मन करा थिर ए त्यो मन करा थिर बुढ़ेश कालै मालिनु हुन्ना फिर बुढ़ेश कालै मालिनु हुन्ना फिर देव छोरी सम्पत्ति चाहिँदैन यस्तो केटो ए होइ होइ यस्तो केटो संसारमै पाउँदैन कट्टर कट्टरमा ए कट्टर कट्टरमा तिम्रो सौदो ज्वाइँ आयो मटरमा तिम्रो सौदो ज्वाइँ आयो मटरमा छोरी भए भए लहै सोरो लागेको छोरी भए भए ओरा करे यो जनपानी ए होइ होइ यो जनपानी उम्के लाहोस् गरे कटर कटरमा ए कटर कटरमा तिम्रो सौदो ज्वाइँ आयो मटरमा तिम्रो सौदो ज्वाइँ आयो मटरमा छोरी मेरी कस्ती सुन्दरमा फुल सरे छोरी मेरी सुन्दरमा फुल सरे बादर लाई केरे केरे बादर लाई अहिले मलाई बादरै बनाउँछौ अहिले मलाई बादरै बनाउँछौ लान्छु छोरी जहीँ भन्दा तल पाउँछौ कट्टर कट्टरमा ए कट्टर कट्टरमा तिम्रो सौदो जहीँ आयो मटरमा तिम्रो सौदो जहीँ आयो मटरमा तिम्रो झिल्के जहीँ आयो मटरमा तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ

स्थल 8 म्यालपोखराका 9 वर्षीय विवेक सारू मगरको घटनास्थलमा मृत्यु भएको हो। उपचारका क्रममा ज्यान गुमाउनेहरूमा दरबार देवी स्थल 8 म्यालपोखराकै 24 वर्षीय भविन्द्र कुबर र 50 वर्षीय जमुना खत्री रहेको रावतले बताउनुभयो। मृतक अर्का एकजनाको भने नाम ठेगाना खुल्न सकेको छैन। व्यवस्थापिका संसदको बैठक बस्दैछ। नयाँ बानेश्वर स्थित संसद भवनमा दिउँसो 2 बजे बस्ने बैठकमा यसअघि सरकारले पेश गरेको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग सम्बन्धी विधेयकमाथि छलफल हुनेछ। सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन 2 आयोग गठन सम्बन्धी एकीकृत विधेयक संसदमा प्रस्तुत गरेको छ। यसैबीच संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति सर्वसम्मतबाट चयनका लागि आज अन्तिम प्रयास भएको छ। त्यसका लागि संवाद समितिको बैठक अपरान्ह 4 बजेका लागि बोलाइएको छ। सहमति आधारमा समितिको सभापति चयन गर्न दलहरू असफल भए सभापति कोटुङ्गो निर्वाचनबाट लगाइनेछ। सत्तारूढ दल कङ्ग्रेस एमाले समितिको नेतृत्व एकीकृत माओवादीलाई दिन सकारात्मक भए पनि कुनै सहमति भएको छैन। नेपाली कङ्ग्रेसको दोस्रो चरणको मेची महाकाली जागरण अभियान पुनः सुरु हुँदैछ। महाकालीबाट सुरु भएको अभियानको दोस्रो चरणको कार्यक्रम भने आज झापाको व्रतामोडबाट पुनः सुरु हुन लागेको हो। व्रतामोडमा दिउँसो हुने जागरण अभियानलाई प्रधानमन्त्री एवं पार्टीका सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ। अभियानमा सहभागी हुन कङ्ग्रेस सभापति एवं प्रधानमन्त्री कोइरालासहित वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरू झापा पुगिसकेका छन्। दोस्रो चरणमा मेचीको व्रतामोड, कोशीको विराट नगर, सगरमाथाको राजविराज, जनकपुरको जनकपुर धाम र नारायणीको बेरगंजमा जागरण सभा हुनेछ। दोस्रो चरणको कार्यक्रम वैशाख 11 गते नारायणीमा सकिनेछ। मुलुकभरका बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। हिजो छुटेका बालबालिकालाई आज खुवाउने कार्यक्रम रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त कार्यक्रम अन्तर्गत हरेक वर्ष वैशाख 6 र 7 गते 6 महिनादेखि 5 वर्षसम्मका लागि भिटामिन ए खुवाउने लक्ष्य छ। 1 देखि 5 वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधि पनि खुवाउने कार्यक्रम रहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ। उता झन्झटिलो टेन्डर प्रक्रियाका कारण यस वर्षको वर्षायाममा समेत सर्पदंश वृद्धको औषधि अभाव हुने भएको छ। सर्पदंशको मौसम सुरु भइसके पनि भर्खर औषधि खरिदका लागि टेन्डर प्रक्रिया सुरु गरिएको छ। कम्पनी छनौट गर्नुपर्ने प्रक्रिया अनुसार कम्पनी छनौट नभए फेरि टेन्डर गर्नुपर्ने र खरिदका लागि समेत झन्झटिलो व्यवस्था भएका कारण यस वर्ष समेत एन्टिस्नेक भेनमको अभाव हुने सम्भावना बढेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनीले बताउनुभयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र पश्चिमा राष्ट्रहरूबीचको सम्बन्धमा कुनै पनि कारणले अवरोध ल्याउन नहुने बताउनु भएको छ। युक्रेन सङ्कटका कारण रुस र पश्चिमा राष्ट्रहरूबीचको सम्बन्धमा चिसोपन आइरहेका बेला पुटिनले यस्तो बताउनु भएको हो। पुटिनले पश्चिमा देशहरूसँगको सम्बन्धमा कुनै पनि नराम्रो अवस्था नआएको र आउन पनि नदिने बताउनुभयो। रुसको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उहाँले अवस्थालाई सहज बनाउँदै सम्बन्ध थप राम्रो बनाइने उल्लेख गर्नुभयो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने एकमात्र खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबको सामना गर्दैछ। यी दुई टिमबीचको खेल बेलुका 8 बजे सुरु हुनेछ। दुवै टिमले यसअघिका खेल जितिसकेका छन्। हिजोको खेलमा बेङ्गलोरले मुम्बईलाई पराजित गरेको थियो भने कोलकाता दिल्लीसँग पराजित भएको थियो। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9845146174। रेडियो अर्पण